हेलो सिडो साहब नमस्कार। नमस्कार। यो अहिले भूकम्प पीडित जो रातो कार्ड पाएका सबैले चाहिँ नि न्यानो कपडा पाउनु पर्छ भन्दै गाविस सचिवहरूलाई तनाव दिने अथवा चाहिँ घेराउ गर्ने जस्ता कुराहरू आएका छन्। जस्तै आजै मात्र तपाईँको कार्यकक्षमै मैले देखेको थिएँ कि यो पूर्तिघाटका गाविस सचिव लक्ष्मण कणेलजी पनि आउनु भएको थियो कि मलाई घेराउ गरे, मैले सबैलाई नदिने निर्देशन छ सिडिओ साहबको, तर उनीहरू सबैले माग्छन् भन्ने कुरा छ, यसबारे स्पष्ट पारिदिनुहोस् न। 2072 साल वैशाखमा गएको भूकम्पबाट घर पूर्ण रूपमा ध्वस्त भई वा बस्नै नहुने अवस्थामा पुगी, देशभरि कहीँ अर्को घर नभएका व्यक्ति वा परिवारहरूको लागि रातो कार्ड वितरण गरिएको हो। रातो कार्ड पाइसके भनेर यदि कसैको घर ठिक ठिकै छ वा देशको अन्य भागमा पनि घर छ भने त्यस्तो सूचना प्राप्त भएको वा छानबिन भएको अवस्थामा त्यस्तो रातो कार्ड जफत हुन्छ, कसैले बुझाएर भने पनि अभिलेखबाट त्यस्तो रातो कार्डको अभिलेखलाई हटाइने काम हुन्छ। र 15,000 रुपियाँ, सुरुमा 5,000 रुपियाँ राहत छ, त्यसपछि 15,000 रुपियाँ टहरा बनाउनको लागि लगेको व्यक्तिहरूले पनि टहरा बनाएको हुनुपर्छ। पछिल्लो समयमा अहिले न्यानो कपडाको लागि दिइएको 10,000 राहत रकम त्यसरी टहरामा बस्ने वा छिमेकीको घरमा बस्ने आफ्नो देशभरि अन्तर बसोबासको व्यवस्था नहुने वास्तविक क श्रेणीका व्यक्तिहरूलाई दिएको हो। रातो कार्ड मैले पाइसकेको छु भन्ने व्यक्तिहरूलाई दिने राहत होइन, रातो कार्ड पनि पाएको हुनु पर्यो। त्यस्ता व्यक्तिहरूको साँच्चीकै घर पूर्ण रूपमा क्षतिग्रस्त भए अन्यत्र बसोबासको अवस्था नभएको अवस्था पनि हुनु पर्यो। कोही व्यक्ति छिटफुट रूपमा छुटेका छन् भने छुटेकै भरमा अब रातो कार्ड पाएन छुट्यो भनेर उहाँहरूले राहत नपाउने कुरा पनि आउँदैन। तर यतिको भत्केको मान्छेले पायो, उसले 10,000 न्यानो कपडाको लियो, अब मैले पनि पाउनुपर्छ भन्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ। त्यसरी कोही कसैले रातो कार्ड लिएको 5,000 रुपियाँ पनि राहत लिएको त्यसपछि टहरा बनाउँछु भनेर 15,000 पनि लिएको अनि फेरि 10,000 रुपियाँ न्यानो कपडा बापत राहत लिने क्रममा मेरो देशभरि कहीँ पनि अब घर छैन, भूकम्पमा पऱ्यो घरबार बिन भए, म अहिले सडकमा पुगेँ वा टेन्टमा छु वा टहरामा छु वा छिमेकीको घरमा छु वा म घरबार बिन भएर अर्काले मद्दत गर्ने अवस्थामा छु, मलाई न्यानो लुगा पनि छैन, मलाई जाडो हो भन्ने व्यक्तिहरूको लागि मात्रै त्यो न्यानो कपडा बापतको 10,000 हो। कतिपय व्यक्तिहरूले बुझ्ने क्रममा पनि ती व्यवहारहरू जनाएर स्थानीय व्यक्तिहरूलाई फड्के सासी किनारामा राखेर रोभरमा राखेर दिने गरिएको छ। तर यति गर्दा गर्दै पनि कसैले झुटो बयान र बेहोरा दर्शाएर लिनुभएको छ भने अन्त त त्यस्ता व्यक्ति वा परिवार सिफारिस गर्ने वा मुचुलुकामा बस्नेहरू सबै कानुनी दायरामा आउनुहुनेछ र उहाँले त्यो राहत रकमहरू नफर्काउने वा कानुनी कारवाही सहन नपर्ने भन्ने कुरा हुनै सक्दैन। अनि जस्तो कि सिडो साहब कसैले त के गरेका छन् भने घर भत्किएको थियो, त्यति बेला बस्न नसक्ने हुने गरी भत्किएको थियो र उनीहरूले अवर्गमा परेर उनीहरू वास्तविक पीडित पनि हुन्, उनीहरूले घर आफैले मर्मत गरेर अहिले जसोतसो बसिरहेका छन्, त्यस्ता व्यक्ति यो प्राथमिकतामा पर्दैनन्? त्यस्तो व्यक्तिहरूले डराउनै पर्दैन। मेरो भनाइ त के हो भने भूकम्पबाट पूर्ण रूपमा घर क्षति नभइकन राहत लिने व्यक्तिहरूलाई मात्रै मैले यो कुरा अनुरोध गरिरहेको छु। अहिले जसको घर पूर्ण रूपमा भत्क्यो उहाँहरू अहिले अन्त बस्नुभयो वा आफ्नै किसिमबाट उहाँहरूले अर्कै घर बनाउनु भयो, मर्मतको त मैले कुरा गरेन। हजुर, मर्मत गरेर बस्नेहरू क श्रेणीमा पर्दैनन्? हजुर, पूर्ण रूपमा घर भत्किएर नयाँ घर बनाउने व्यक्ति, उहाँहरूको अन्यत्र घर नहुने ऋण धन सावा ब्याज काटेर बनाउने व्यक्तिहरू क श्रेणीमै पर्नुहुन्छ। तर अब मैले घर बेचेर हिँडेँ, अब बेच्नेले राहत पाउने कि किन्नेले पाउने राहत भन्ने कुरा त हास्यास्पद हुन्छ। एकाध त्यस्ता घटना पनि मैले गुरुमा सुनिरहेको छु कि भूकम्प पीडितको समयमा मेरो घर थियो, अहिले त्यो घरबारी बेचेँ भन्दाखेरि त्यो राहत किनबेच हुँदैन, त्यो कुरा पनि बुझ्नु जरुरी छ। र मेरो विनम्र अनुरोध के छ भन्दाखेरि कसैले आफ्नो घर पूर्ण रूपमा भत्क्यो, अब राहत पनि समय पुनर्निर्माणको लागि प्याकेज पनि सही समयमा पाइएन, म आफ्नै ऋण धन गरेर बनाउँछु भन्ने मानसिकता राख्नुहुने धेरै व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ सम्बन्धित गाविस नगरपालिकामा गएर निवेदन दिनुपर्ने हुन्छ। नेपाल सरकारले 2072 सालमा एउटा मापदण्ड पनि निर्धारण गरेको छ कि ग्रामीण घरहरू वा सहरी घरहरू कसरी कुन ढङ्गले बनाउने भन्ने एउटा मापदण्ड छ, त्यो मापदण्डको आधारमा नक्सा पास गर्नुपर्छ, अनि अगाडि बढाउनु भयो भने पुनर्निर्माण प्राधिकरणले भविष्यमा दिने राहत सहयोगहरू प्राप्त गर्न सजिलो हुनेछ। हुन्छ त सिडो साहब, जानकारीको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।